नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। अब खबर विस्तारमा। एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ। शनिबारको छलफलपछि आजसम्मका लागि स्थगित गरिएको बैठकमा नेता बाबुराम भट्टराईले राखेको 7 बजे माग र पदीय विभाजनका विषयमा छलफल हुनेछ। बैठकमा भट्टराईले राखेका मागसहित केन्द्रीय कमिटी विस्तार र पदाधिकारीको चयनका विषयमा छलफल हुने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। अहिले संसदीय दलको नेता र उपनेता हेडक्वार्टरमा पदाधिकारी लगायतका पदमा प्रचण्ड र भट्टराई बीच बाँडफाँड नमिल्दा सहमति भएको छैन। भट्टराईबाटै गोटगत विभेद शुरू भएकाले कुरा मिल्न नसकेको नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो। प्रचण्ड र भट्टराई पक्ष बीच 7 वा 9 सदस्य हेडक्वार्टर बनाउने बारेमा सहमति नजिक छ। तर हेडक्वार्टरमा भट्टराई सहित 3 जना राख्ने कि भट्टराई बाहेकका उहाँ पक्ष नेतालाई राख्ने भन्ने विषयमा कुरा मिलेको छैन। विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा भट्टराई सहितका 15 जना नेताले समितिमा नबस्ने भद्र विद्रोह गरेका थिए। आज केन्द्रीय समितिको बैठक अघि बिहान शीर्ष दलका नेताहरूबीच छलफल भइरहेको छ। छलफल केन्द्रीय समिति अघि विवाद मिलाउन प्रयासका लागि भएको हो। सहमतिको प्रयास लम्बिए आज पनि केन्द्रीय समिति बैठक स्थगित हुन सक्ने नेताहरूले सुनाएका छन्। सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस न्यायाधीशका विषयमा छलफल गर्न संसदीय सुनवाई विशेष समितिको बैठक बसिरहेको छ। बैठकमा न्याय परिषदले पठाएको पत्र र न्यायाधीशबारे न्यायाधीशमाथि परेको उजुरीका विषयमा छलफल हुँदैछ। संसदीय सुनवाई विशेष समितिका सदस्यहरू बीच नै विवाद भएपछि हिजो बैठक स्थगित गरिएको थियो। समितिको सदस्य रहेका एमाले, एमावधि लगायत सभासदले न्यायाधीशको नाम अस्वीकृत गर्नुपर्ने बताएका छन् भने कङ्ग्रेस अनुमोदन गर्ने पक्षमा छ। न्याय परिषदले संसदीय सुनवाई समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो। पत्रमा सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि परिषदले गरेको सिफारिस नियुक्ति नै भएको जस्तो बाध्यकारी नहुने उल्लेख गरेको छ। समितिका सदस्यहरू बीचको विवादले समितिको बैठकमा स्पष्ट धारणा नआएपछि आजका लागि बैठक स्थगित गरिएको थियो। संविधान सभाका अन्तर्वस्तुमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। संविधान सभाको आजको बैठकमा राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमति वा असहमतिका विषयमा छलफल हुनेछ। ती प्रतिवेदन हिजो संविधान अध्ययन तथा निकुल समितिले संविधान सभामा पेश गरेको थियो। समितिका सभापति विष्णु पौडेलले गत वैशाख 25 गतेको समितिको निर्णय अनुसार संविधान सभामा ती 2 प्रतिवेदनको सैद्धान्तिक छलफल का लागि पेश गरिएको बताउनुभयो। राज्यको पुनर्संरचनामा दलहरूबीच ठूलो विवाद रहेको छ। संविधान सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। हिजो प्राकृतिक स्रोत अधिकार र राजस्व बाँडफाँड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा रहेका सहमतिका विषयमा दफावार छलफल गरिएको थियो। झाडा पखालाका कारण रौतहटको चन्द्रनिगापुर 3 गैंडा 4 मा 1 जनाको ज्यान गएको छ। स्थानीय 13 वर्षकी महिसाङ माया सिन्तानको उपचारको अभावमा ज्यान गएको गाउँले बताएका छन्। 3 हप्ता अघिदेखि फैलिएको झाडा पखालामा हैजाको जीवाणु भएको पुष्टि भए पनि सरकारले नियन्त्रणतर्फ चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ। गाउँमा पानीको मुहान सुकेपछि जरुवाको पानी खाँदा स्थानीय बासिन्दामा पेट दुख्ने, बान्ता हुने लक्षण देखिने गरेको छ। भारतमा प्रधानमन्त्री पदका विजयी हुनुभएका नरेन्द्र मोदीले सरकार विस्तारका विषयमा छलफल सुरु गर्नुभएको छ। भाजपाका नेताहरूलाई उहाँले भेटवार्ता गरिरहनु भएको छ भने गठबन्धनका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ। मोदीले नयाँ दिल्लीमा आफ्ना सहयोगी राज्यका सल्लाहकार तथा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय नेताहरूका साथमा बैठक गरिरहनु भएको बताइएको छ। उहाँ आर्थिक सुधारका साथमा आम निर्वाचनमा बलियो जनादेश लिएर सत्तामा आइपुग्नु भएको छ। एक दिन अगाडि भाजपाले निर्वाचनमा अत्याधिक मतले विजय हासिल गरेपछि खुसी मनाउन पार्टी सडक परेड तथा धार्मिक समारोह आयोजना गरिएका थिए। राष्ट्रपतीय शैलीमा निर्वाचन अभियानपछि मोदीले आइतबार भाजपाको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठन